سورہ لقمان کے اس دوسرے رکوع کے بارے میں جن پر کہ ہمارے اس منتخب نصاب کا تیسرا درس مشتمل ہے کچھ ابتدائی تمہیدی باتیں بیان ہو چکی ہیں. آخری بات جو بیان ہو رہی تھی اس کا ایک پہلو رہ گیا. حضرت لقمان کی شخصیت کے بارے میں یہ بات سامنے آ چکی کہ وہ ایک قول کے مطابق عرب بائدہ سے متعلق تھے. قوم عاد جو اوریجنل قوم عاد تھی اس کے بادشاہوں میں سے ایک بادشاہ تھے یا ان پر عذاب آنے کے بعد جو اہل ایمان ان میں سے کچھ چلے گئے یمن میں آباد ہو گئے تو وہاں جو ان کا ایک نظام بنا اس کے وہاں کے بادشاہ تھے واللہ عالم. لیکن دوسری رائے جو ہے زیادہ وزنی ہے صحابہ کرام سے جو مروی ہے وہ یہ ہے کہ وہ سوڈان اور مصر کے درمیان نوبیا کا علاقہ وہاں کے رہنے والے ایک شخص تھے اور سیاہ فام تھے, پیشے کے اعتبار سے بڑھئی تھے, لیکن اللہ تعالیٰ نے حکمت سے نوازا تھا, عقل سلیم فطرت سلیمہ یہ دو نعمتیں ملی تھیں جس سے وہ بہت سے بنیادی حقائق جو ہیں فلسفے کے ان کو انہوں نے حل کیا. دوسرا پہلو ان کے بارے میں یہ نوٹ کر لیجئے کہ تقریباً اجماع ہے کہ نہ وہ نبی تھے اور نہ کسی نبی کے پیروکار تھے, اس پر اجماع ہے. ایک شریف انسان, سلیم الفطرت انسان, نیک سرشت انسان جس کو اللہ نے عقل سلیم بھی عطا فرمائی, نہ نبی تھے نہ کسی نبی کے پیروکار تھے. صرف حضرت اکرمہ کا ایک قول جو ہے یہ شاذ قول ہے جو ملتا ہے کہ شاید وہ نبی تھے, لیکن اجماع امت جو ہے اس پر ہے کہ وہ نبی نہیں تھے, نہ نبی تھے نہ کسی نبی کے پیروکار تھے. اور میرے نزدیک اس رکوع کے مضامین کے اندر داخلی طور پر بڑی ناقابل تردید شہادت موجود ہے کہ نہ وہ نبی تھے نہ نبی کے امتی تھے. اگر نبی ہوتے تو وہ بہت سی ایسی باتوں کا تذکرہ بھی اپنے بیٹے سے کرتے کہ جو صرف وحی کے ذریعے سے معلوم ہوتی. وہاں پھر جنت اور دوزخ کا ذکر بھی آتا, کہیں فرشتوں کا ذکر بھی آتا, کسی کتاب کا ذکر بھی آتا جو نبی کو دی گئی ہو, کسی صحیفے کا ذکر بھی آتا. ان تمام چیزوں سے یہ پورا رکوع خالی ہے. اور اسی طریقے سے اگر کسی نبی کے پیروکار ہوتے تو وہ اپنے بیٹے کو یہ نصیحت بھی کرتے, اللہ کی بندگی کرو اور اللہ تعالیٰ کے ساتھ شرک نہ کرو اور نبی کی پیروی کرو. اتباع رسول اور اتباع نبی کی تلقین سے ان کی نصیحت خالی نہیں ہو سکتی تھی اگر وہ خود کسی نبی کے پیروکار ہوتے, امتی ہوتے. تو مجھے تو اس پر یقین ہے کہ وہ نہ نبی تھے نہ کسی نبی کے امتی تھے, بلکہ ایک سلیم الفطرت اور سلیم العقل انسان تھے. اب آئیے ہم لفظ بلفظ مطالعہ شروع کریں. وَلَقَدْ آتَيْنَا لُقْمَانَ الْحِكْمَةَ أَنِ اشْكُرْ لِلَّهِ, اور ہم نے لقمان کو دانائی اور حکمت عطا کی کہ کر شکر اللہ کا. حکمت کے موضوع پر کچھ گفتگو ہو چکی ہے کہ حکمت کسے کہتے ہیں. جب انسان کی عقل سلیم فطرت سلیمہ کی روشنی اور رہنمائی میں سفر کرتی ہے, فلسفیانہ سفر, تو اس سے جو حاصل ہوتا ہے وہ حکمت ہے. شکر کسے کہتے ہیں؟ شکر اصل میں ایک جذبہ ہے کہ جو کسی کے ساتھ اگر کسی نے خیر کیا ہو, بھلائی کی ہو, احسان کیا ہو, کسی تکلیف سے اس کو بچایا ہو, چھٹکارا دلایا ہو, تو ایک جذبہ پیدا ہوتا ہے انسان کے قلب کی گہرائی سے. اب اسے ہم جذبہ تشکر کہیں گے, جذبہ امتنان کہیں گے. یہ قلب کی گہرائی سے ابھرتا ہے اور پھر زبان پر بھی آتا ہے, آپ کا شکریہ, میں آپ کا شکریہ ادا کرتا ہوں. یہ شکر جو ہے در حقیقت یہ فطرت کی صحت کی علامت ہے. اگر فطرت صحیح ہے تو شکر لازمن ہوگا, اور اگر شکر نہیں ہے تو معلوم ہوا کہ فطرت مسخ ہو چکی ہے. آپ کے ساتھ کسی نے بھلائی کی اور آپ کے اندر یہ جذبہ بھی پیدا نہیں ہوا, یہ تو حیوانات تک کے اندر ہے. آپ کسی پیاسے جانور کے سامنے پانی رکھیے, کوئی بکری ہو, کوئی اور ہو, کوئی گائے ہو, پیاسا ہو, بندھا ہوا ہے, وہ تو ادھر ادھر دوڑ کر اپنی پیاس پوری نہیں کر سکتا. بالٹی کے میں پانی رکھ دیجیے, وہ پی کر پھر وہ آنکھیں اٹھا کر آپ کو دیکھے گا, وہ جانور, تو اس کی آنکھوں کے اندر سے آپ کو جذبہ تشکر چھلکتا ہوا نظر آئے. اسی معنی میں عجیب بات یہ ہے, عین کہتے ہیں آنکھ کو, اور عین کہتے ہیں چشمے کو بھی. عرب کہتے تھے عین الشکرا, وہ چشمہ جس میں سے پانی خود بخود ابل رہا ہو, نکل رہا ہو نیچے سے, زمین سے ابلتا ہو, عین الشکرا. اور دابۃ الشکور کہتے تھے ایسے حیوان کو, आपके यहाँ को गाय है, भैंसे बंधी हुई है, आप उसकी टहल सेवा कर रहे हैं, अच्छी खुराक दे रहे हैं, गिजा दे रहे हैं, नहलाते भी हैं गाय भैंस को, तो फिर उसका जहूर उसके बदन पर होना चाहिए, उस पर फर्म ही आनी चाहिए, तो उसको कहेंगे दाबतुन शकूर। ये शुक्रगुजार जानवर है कि इसके साथ जो भलाई हो रही है, जो खैर हो रहा है, उसके नतीज इस पर जाहिर हो रहे हैं। तो ये फितरत की दर हकीकत सेहत की अलामत। एक पुरानी कहानी आपने भी बचपन में पढ़ी होगी कि एक गुलाम कहीं भागा हुआ था और उसे रास्ते में एक जगह उसने देखा एक शेर पड़ा हुआ कराह रहा है और उसको सदी तकलीफ थी, उसके पाँव में एक कांटा चुभा हुआ था, जाहिर बात है शेर नहीं निकाल सकता था उसको। उस गुलाम ने उसका कांटा निकाल दिया, उस शेर ने सिर्फ उसे सूंघा और चला गया। उसके बाद वो गुलाम पकड़ा गया और जैसे कि होता था रोमन और ग्रीक दौर में कि भागा हुआ गुलाम जब पकड़ा जाता था तो फिर शेरों से फड़वाते थे उसको, उनके जो बड़े वो होते थे, ये स्टेडियम्स बने हुए होते थे, उसमें आकर जो है उस गुलाम को छोड़ दिया और फिर भूखा शेर जो है वो पिंजरे में से निकाला ताकि वो उसको भमोड़े और ख़त्म करें। तो इस नौजवान को, इस गुलाम को भी फेंका गया। उसके बाद जो शेर का पिंजरा खोला तो शेर आया, उसने सूंघा और उसको छोड़कर अलहदा बैठ गया। लोग हैरान हुए, मालूम ये वही शेर था कि जिसके पाँव से कांटा निकाला था उस गुलाम ने, जबकि वो भागा फिर रहा था, छुपता फिर रहा था जंगलों में। बहरहाल ये शह समझ लीजिए कि शुक्र जो है दर हकीकत ये फितरत की सेहत की अलामत है। यहां तक फरमाया हुजूर ने मल्लम यशकुरिन्नास ला यशकुरुल्लाह। ये शुक्र ऐसी शह है जो इंसानों का शुक्र गुजार नहीं है वो कभी अल्लाह का शुक्र गुजार भी नहीं हो सकता। फितरत मस्क हो चुकी है, किसी ने आपके साथ भलाई की और आपके अंदर से वो जज्बा तशक्कुर उभरा ही नहीं, मालूम है फितरत के सौते खुश्क हो चुके हैं। वो कुआं जिसके अंदर लाने वाले पानी के सौते खुश्क हो चुके हैं, पानी कहाँ रहेगा उसमें, तो खाली कुआं है। तो तुम्हारी भी फितरत जो है खाली हो चुकी है और तुम्हारे अंदर वो जो जज्बा तशक्कुर मौजूद नहीं है तो गोया कि फितरत के सौते खुश्क हो चुके हैं। अब असल बात क्या है, इस फितरत के बाद असल मुनीम को पहचानना। अब देखिए इसको भी जरा गौर से सुनिए मेरी बात को। बचपन में हर बच्चा ये समझता है कि मेरे हिफाजत करने वाले, मेरी ज़रूरियात पूरी करने वाले, मेरी तकलीफ पर तड़प उठने वाले मेरे वालदैन हैं। इससे आगे का उसे भी पता नहीं है, एहसास नहीं है, लिहाजा जज्बे शुक्र जो है वो वालदैन आपके साथ मुर्तकिज हो जाता है। इससे ज़रा आगे बढ़ा, मालूम नहीं नहीं मेरा कुनबा है, मेरे चचा हैं, मेरे मामू हैं, मेरे फलां हैं, मेरे कुनबे कबीले के लोग हैं, मेरी कौम है, मेरा वतन है, ये सब दरहकीकत मेरे मुहाफिज भी हैं, मेरे मददगार भी हैं और वह मेरी ज़रूरतें पूरी करते हैं। ये जज्बा तशक्कुर अब फैल रहा है वालदैन से अपने ख़ानदान कबीले कौम। उसके बाद महसूस होता है ये साइंस की इंतहा है कि ये सारे अनासिर फितरत मुझे पाल रहे हैं। सूरज की हरारत ना हो तो फसलें कैसे पके, सूरज की हरारत ना हो तो ये हवा, ये बादल कैसे उठे, समंदरों से बुखारात, हवाएं ना चले तो ये कैसे जो है बादल यहाँ तक आए और बारिश बरसे और फिर मेरे लिए गंदम जो है वो पैदा हो। क्यों तो कायनात पूरी मुझे पाल रही है और इसमें सबसे बड़ी शय जो है ये साइंस का यूं समझ लीजिए कमाल है, सबसे बड़ी शय सूरज है। इसलिए कि ये भी कहना है कि जमीन सूरज ही से टूटा हुआ एक टुकड़ा है, उसी से स्प्लिंटर एक अलहदा हुआ उसके गिर्द घूमना शुरू कर दिया, वल्लाह आलम, ये अलहदा बहस है, ये कॉस्मोलॉजी की बहस है। लेकिन ये है कि बहरहाल हम जानते हैं ये शुक्र का जज्बा फिर आकर मुर्तकिस होता है ये तमाम मज़ाहिर फितरत के।